के भन्ने होला नि त अब के कोलाई बोलाएको तपाईँलाई पत्ता थाहा छ मलाई हजुरलाई थाहा हुन्छ हामीलाई तपाईँ उबाट त्यो हामीलाई थाहा हुन्छ अब तपाईँलाई थाहा रहेछ हेर्नुहोस् मेरो मुख कति सानो छ है हजुर एक बुझ्यो मात्र कुरा होला हजुर त्यो अहिले तपाईँले सबै भनिदियो भने त त्यहाँ के भन्ने मैले अन्त त्यहाँबाट चाहिँ फर्कने मेरो बिल्कुल केही पनि छैन त्यो राजाको थिएन त्यो मन्त्री परिषदको चाहिँ नैतिक जिम्मेवारी हो अरू चाहिँ निकायहरू जसले चाहिँ सारा कुराहरू चाहिँ हेर्नु पर्दथ्यो उनीहरूको जिम्मेवारी मन्त्री परिषदको सदस्य तपाईँ पनि त हुनुहुन्थ्यो नि होइन मन्त्री परिषदको सदस्य भएको हुनुहुन्थ्यो।